بسم اللہ الرحمن الرحیم، 13 لائنوں والا قرآن مجید، صفحہ نمبر 44 صفحہ نمبر 44 آٹھویں لائن، پارہ نمبر 2، رکوع نمبر 10، سورۃ البقرہ آیت نمبر 213. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. كان الناس أمة واحدة فبعث الله النبيين مبشرين ومنذرين وأنزل معه الكتاب بالحق ليحكم بين الناس فيما اختلفوا فيه فما اختلف فيه إلا الذين أوتوه من بعد ما جاءتهم البينات بغيا بينهم فهدى الله الذين آمنوا لما اختلفوا فيه من الحق بإذنه والله يهدي من يشاء إلى صراط مستقيم. صدق الله العظيم. اعوذ باللہ، میں پناہ میں آتا ہوں اللہ کی، من الشیطان الرجیم، نہایت مردود شیطان سے. بسم اللہ، اللہ کے نام کے ساتھ، الرحمن جو بے حد مہربان ہے، الرحیم نہایت رحم والا ہے. کان الناس، تھے لوگ، امتم واحدہ، ایک امت. اس کے بارے میں یہ بات گزارش کی گئی تھی کہ امت اس جماعت کو کہتے ہیں جو ایک عقیدے اور ایک نظریے پر. جب اللہ تبارک و تعالیٰ نے سوال فرمایا الستو بربکم، تو تمام انسان ایک ہی جماعت کی حیثیت رکھتے تھے، سب نے جواب ایک ہی دیا. اس کے بعد جب حضرت آدم علیہ نبی جین علیہ السلام زمین پر تشریف لائے تو ان کی جو اولاد تھی وہ ان کے طریقے پر تھی. حضرت ادریس علیہ نبی جین علیہ السلام کے بعد شرک شروع ہوا. حضرت نوح علیہ نبی جین علیہ السلام کے دور نبوت میں جس وقت کفار ہلاک ہو گئے پھر ایک جماعت تھی. تو اس کے بعد حضرت ابراہیم علیہ نبی جین علیہ السلام بیٹے حضرت اسماعیل علیہ نبی جین علیہ السلام کے اولاد مکہ مکرمہ میں آباد ہوئی، تو یہ ایک جماعت تھی. 1500 سال تک یہ ایک جماعت رہی. اس کے بعد نبی علیہ السلام کی ولادت سے 450 سال پہلے یہاں شرک کا آغاز ہوا اور یہ لوگ پھر شرک کے اندر مبتلا. فرمایا کہ جب یہ انسان تمام ایک ہی جماعت کے حصے رکھتے تھے تو پھر ان میں اختلافات شروع ہوئے. جب اختلافات ہوا تو اللہ تعالیٰ نے کیا کیا، فبعث اللہ، پس بھیجے اللہ نے النبیین، انبیاء کرام علیہ السلام. یہ انبیاء کرام علیہ السلام تشریف لائے مبشرین و منذرین، خوشخبری سنانے والے بن کر اور ڈر سنانے والے بن کر. اور یہ بات اس سے پہلے گزارش کی جا چکی ہے کہ انبیاء علیہ السلام کے تشریف لانے کے مقاصد دو. ایک مقصد ہے کہ گمراہی سے بچانا، ایک مقصد ہے گمراہی سے نکالنا. کہ وہ لوگ جو گمراہ نہیں ہیں، تذبذب کی کیفیت میں، ان کو ہدایت پر پختہ کرنا، اور وہ لوگ جو گمراہی کی زد میں ہیں ان کو گمراہی سے نکالنا. تو انبیاء کرام علیہ السلام کے تشریف لانے کا مقصد کہ انبیاء کرام علیہ السلام کے تشریف لانے کے مقصد دو، کہ جو لوگ گمراہ ہیں ان کو دعوت دینا ہدایت کی، اور جو لوگ ہدایت پر ہیں ان کی گمراہی سے حفاظت کرنا. تو یہ بنیادی مقصد ہیں انبیاء کے تشریف لانے. فرمایا کہ صرف ہم نے انبیاء کرام علیہ السلام ہی کو نہیں بھیجا، بلکہ وانزل، اور ہم نے اتاری، معاہم ان کے ساتھ، الکتاب، کتاب، بالحق، حق کے ساتھ. جو کتاب ہم نے نازل کی جو حق کا مجموعہ اور حق کی وضاحت کرنے والی کتاب، کہ اللہ نے جو کتابیں نازل فرمائی ان کے اندر جو بات بھی ہوگی وہ حق ہوگی، تو لہٰذا اللہ نے جو کتابیں نازل فرمائی، میں جو کتاب لکھوں گا اس میں ہو سکتا ہے کوئی بات صحیح ہو کوئی بات غلط ہو، ارادی غلطی بھی ہو سکتی ہے غیر ارادی غلطی بھی ہو سکتی ہے، لیکن اللہ کی کتاب میں غلطی کا کوئی امکان نہیں۔ تو اس لیے فرمایا کہ اللہ تبارک و تعالیٰ نے کتاب عطا فرمائی بالحق کی حق کے ساتھ۔ یہاں الکتاب واحد ہے، اور کتاب کس کو کہتے ہیں؟ کتاب میں بنیادی طور پر تین مفہوم پائے جاتے ہیں، ایک مفہوم ہے مجموعہ ضروریات، کتاب جس کے اندر ضروریات کی ساری باتیں بیان کی گئی ہوں وہ کتاب۔ اس لحاظ سے آج بھی اگر آپ جائزہ لیں دنیا کے اندر تو حقیقت میں اس مفہوم کے لحاظ سے کتاب صرف قرآن مجید ہی کو کہا جا سکتا ہے، باقی کوئی ایسی کتاب نہیں کہ جس کے اندر تمام ضروریات کا حل موجود ہو۔ دوسری بات یہ ہے، دوسرا مفہوم کتاب کا ہے کہ وہ جو چیز لازم ہو، تو اللہ نے جو کتابیں نازل فرمائیں ان کو اختیار کرنا، ان پہ عمل کرنا لازم ہے، اس کے سوا جان نہیں بخشی جائے گی، چھٹکارا نہیں ہو سکتا۔ تیسرا مفہوم یہ ہے کہ جس کو باقاعدہ لکھا گیا ہو۔ اب جب باقاعدہ لکھا گیا ہے، جو پہلی کتابیں ہیں وہ تو لکھی ہوئی شکل میں نازل ہوئی، قرآن مجید تو لکھا ہوا نازل نہیں ہوا، تو قرآن مجید کو کتاب نہیں کہا جا سکتا، قرآن مجید لوح محفوظ میں لکھی ہوئی شکل میں موجود ہے۔ قرآن مجید لوح محفوظ سے پہلے آسمان پر لکھی ہوئی شکل میں آیا ہے، پہلے آسمان سے جبریل علیہ السلام اس کو زمین پر لائے، جب زمین پر لائے نبی اسلام کے سامنے پڑھا تو یہ نبی اسلام کے مبارک سینے پہ لکھا گیا یا قرآن مجید، اور پھر نبی علیہ الصلوۃ والسلام نے اس کو اپنی زبان مبارک سے ادا کیا، تو حضرات صحابہ کرام رضی اللہ عنہم نے اس کو کتابی شکل دی ہے، تدوین کیا ہے اس کو کب، نبی علیہ السلام کے دنیا سے تشریف لے جانے کے بعد۔ اب یہاں اللہ کے علم میں یہ بات تھی کہ فتنہ پیدا ہوگا، جو کہے گا جناب یہ صحابہ کرام رضی اللہ عنہم کی تدوین ہے اور صحابہ کرام نے اس میں کوئی چیزیں نکال دی ہیں کوئی شامل کی، تو اللہ تبارک و تعالی نے قرآن مجید میں قرآن مجید کو الکتاب کہا، تنزیل الکتاب، کہ کتاب اس کو کہا تاکہ یہ بات معلوم ہو جائے کہ اے ایمان والو جو تمہارے سامنے یہ موجود ہے یہ وہی ہے جو ہم نے نازل کی ہے، اس میں کسی کی آمیزش نہیں۔ ایک بات یہ قابل ہے، دوسری بات ایک اور قابل ہے، یہ بات گزارش کی گئی تھی کہ کان الناس امتم واحدہ کے اندر فتنہ وحدت ادیان نے ایک شوشہ نکالا، ایک شوشہ یہ نکالا کہ تمام انسان جو تھے وہ ایک نظریے پر تھے اور نظریہ توحید تھا، تو لہٰذا جس سے معلوم ہوا کہ توحید پر ایمان لانا ضروری ہے لیکن نبوت اور رسالت کا ذریعہ اختیار کرنا ضروری نہیں، تو امت کو متحد کیا جائے گا توحید کی بنیاد پر، تو یہ بات ذہن میں رہے کہ امت کی نسبت عقائد سے نہیں بلکہ ذریعہ عقائد سے ہے، اس کی نسبت نبوت اور رسالت کے ساتھ، تو لہٰذا امت جو ہے وہ نبوت اور رسالت کی نسبت سے ہے، کہ یہ موسیٰ علیہ السلام کی امت، یہ عیسیٰ علیہ السلام کی امت، یہ نبی پاک صلی اللہ علیہ وسلم کی امت، یہ نوح علیہ السلام کی امت، تو امت کی نسبت نبی کے ساتھ ہوتی ہے، اور توحید پر ایمان وہی قبول ہوگا جو نبوت کے ذریعے سے ہو۔ دوسری بات جو یہاں اور قابل ہو، اب یہاں دیکھیں فبعث اللہ، یہاں فا ہے کہ اللہ تبارک و تعالی نے انبیاء کرام علیہ السلام کو کب بھیجا، کہ جب ضرورت محسوس ہوئی انتشار پیدا ہوا۔ اب جب انتشار پیدا ہوا، انتشار کس انداز کا تھا اس کو ذہن میں رکھیں گے، بڑا مسئلہ یہاں واضح ہو جائے گا، کہ اللہ تبارک و تعالی نے جو پیغام بھیجا وہ پیغام اصل حالت میں محفوظ نہ رہا، ضرورت ہوئی کہ نیا نبی بھیجا جائے، پیغام موجود تھا لیکن پیغام کی وضاحت موجود نہیں تھی، اس میں اختلاف پیدا ہو گیا، جب اختلاف پیدا ہو گیا اس اختلاف کو ختم کرنے کے لیے نبی کا آنا ضروری۔ تیسری بات یہ کہ اللہ کے احکامات پر عمل کیسے کرنا ہے، یہ بات گزارش کی گئی تھی کہ نبی بشر ہے، کیوں کہ نمونہ عمل वो नमूने अमल है, अगर उसके तकाजे दूसरों के तकाजे के मुताबिक नहीं होंगे तो नमूने अमल कैसे बनेगा, ये नमूने अमल है। तीसरी बात यह कि नमूने अमल महफूज ना हो, पैगाम भी महफूज है, वजाहत भी महफूज है, लेकिन नमूने अमल महफूज नहीं, फिर ज़रूरत पड़ेगी कि नबी आए और अमल करके दिखाए ताकि उसके मुताबिक अमल किया जाए। ये तीन बुनियादी बातें हैं जिसकी वजह से नबी तशरीफ़ लाते हैं। यहाँ अल्लाह तबारक व तआला ने एक तोहफ़ा इस्तेमाल फरमाया जिसमें इस बात को वाज़ेह फरमाया कि जब यह उम्मत एक ना रही, असल जो पैगाम था उस पैगाम पे न रही, तो अल्लाह तबारक व तआला ने अम्बिया किराम अलैहिस्सलाम को भेजा। दूसरी बात जो यहाँ से मालूम हुई कि यहाँ बाआसा फेल माजी है, बाआसा फेल माजी है कि अल्लाह तबारक व तआला ने अम्बिया किराम अलैहिस्सलाम को भेजा, व अनज़ला माहुल किताब, और उसने उतारी उनके साथ किताब। अनज़ला भी फेल माजी है। जब फेल माजी में इसको बयान किया जा रहा है, अगर ये किताब की आमद का सिलसिला जारी होता, अगर अम्बिया किराम अलैहिस्सलाम की आमद का सिलसिला जारी होता तो यहाँ माजी इस्तेमाल ना होता, यहाँ फेल मुजारी इस्तेमाल होता। तो अल्लाह यहाँ फरमाते हैं कि फबअसनी फयबअसुल्लाह, कि अल्लाह भेजता है अम्बिया किराम अलैहिस्सलाम को, लेकिन यहाँ बासा फरमाया कि अल्लाह ने भेजा अम्बिया किराम सलाम को, अब नहीं भेज रहा। तो मालूम हुआ कि नबी पाक सल्लम के बाद ये सिलसिला बंद हो गया है, नबूवत का ये सिलसिला जारी नहीं। अगर ये जारी होता तो यहाँ माजी की बजाय मुजारे का सीगा इस्तेमाल होता। इसी तरह अल्लाह तबारक व तआला ने इस कुरान मजीद पे नुज़ूल कुतुब का सिलसिला मुकम्मल फरमा दिया। अगर ना होता तो यहाँ अनज़ला ना होता, युनज़िरु होता, फ़ेल मुजारे होता। फ़ेल मुजारे नहीं है, फ़ेल माजी है। तो ये दलील है कि कुरान मजीद आखिरी किताब है, इसके बाद कोई किताब नाज़िल नहीं होगी। तो इसमें ख़त्म नबूवत का जो इनकार का फितना है उसका रद्द इसके अंदर मौजूद है। फिर इसके साथ ही कि कुरान मजीद ये असल किताब नहीं, ये एक फितना है कि यह असल किताब नहीं। तो इस फितने का रद्द इसके अंदर मौजूद है कि जब असल किताब मौजूद ना रहे, पैगाम महफूज ना रहे, अल्लाह नबी भेजते हैं। जब नबी अलैहिस्सलाम आखिरी नबी हैं, तो हज़रत जब आखिरी नबी हैं तो आपके बाद कोई नबी नहीं आएगा, तो क्यों? मालूम हुआ कि पैगाम महफूज है। पैगाम कहाँ है? कुरान मजीद में है और नबी अलैहिस्सलाम की अहादीस में है। दूसरी बात यह है कि पैगाम की वजाहत मौजूद है। पैगाम की वजाहत क्या है? नबी अलैहिस्सलाम की अहादीस में और हज़रात साहबा किराम की वजाहत के अंदर वो वजाहत भी महफूज है। नमूने अमल महफूज है। कुरान मजीद में अल्लाह ताला ने फरमाया कि सबीलुल मोमिनीन, के ईमान वालों से सहाबा किराम से जो चलता हुआ रास्ता आ रहा है इसकी पैरवी करो। अगर रास्ता मौजूद नहीं तो पैरवी का हुक्म क्यों दिया गया? ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह किसी ऐसे काम का हुक्म नहीं देता जो इंसान की इस्तेआत से बाहर हो। तो इसके मानी है कि वो नमूना मौजूद है तो अल्लाह ने फरमाया कि इसका इत्तिबा करो, और ये नमूना क़यामत तक मौजूद रहेगा। तो लिहाजा इससे यह बात मालूम हुई कि नबूवत की ज़रूरत बाकी नहीं रही, तो नबी अलैहिस्सलाम की नबूवत कायम है। एक है नबूवत ख़त्म हो गई, एक है नबूवत कायम है कि आमद का सिलसिला ख़त्म हुआ है। तो ये जहन में रहे बात कि नबूवत ख़त्म नहीं हुई, नबूवत तो नबी अलैहिस्सलाम की मौजूद है, रिसालत हज़रत की मौजूद है। नबूवत के आमद का सिलसिला बंद हो गया कि अब आमद की ज़रूरत नहीं रही, अब नबी अलैहिस्सलाम की नबूवत का सिलसिला है जो चल रहा है। तो फरमाया कि ये किताबें हमने क्यों नाजिल फरमाई? लियाहकुम बिलहक की, ये हक के साथ, हक का मजमुआ। लियाहकुम ताकि फ़ैसला करे, बैन अन्नास लोगों के दरमियान। कौन फैसला करे? अल्लाह फैसला करे, अल्लाह का नबी फैसला करे, अल्लाह की किताब फैसला करे। लियाहकुम बैन अन्नास ताकि फ़ैसला करे लोगों के दरमियान, फ़ी मख्तलफ़ उस बारे में कि उन्होंने इख्तिलाफ़ किया, फ़ी ही इसमें कि जिस हक के बारे में इख्तिलाफ़ किया गया है तो उसका फ़ैसला अम्बिया अलैहिस्सलाम के ज़रिए से हो जाए और किताबों के ज़रिए से हो जाए। जो इख्तिलाफ़ उम्मत के अंदर मौजूद, तो किताब के अंदर बात आ गई, अब इख्तिलाफ़ की गुंजाइश बाकी ना रही। अल्लाह के नबी ने वजाहत फरमा दी, अब इख्तिलाफ़ की गुंजाइश बाकी ना रही। अब इसके बाद अल्लाह ताला फरमा रहे हैं कि ये इख्तिलाफ़ क्यों हुआ, इख्तिलाफ़ होने का सबब क्या है? तो इशारा अल्लाह ने इससे पहले फरमाया, जुजीना للذین کفر الحیات الدنیا زجین للذین کفر الحیات الدنیا, کہ دنیا کی یہ محبت یہ اختلاف کا سبب. یہ بات اللہ نے پہلے بیان فرما دی, اب اس کو یہاں اللہ نے مزید واضح فرما دی. فبیب مختلف فی, انہوں نے اختلاف نہیں کیا اس میں, الا الذین, سوائے ان لوگوں کے, اوتوہ, جو دیے گئے, یہ جو کتاب دیے گئے, جس امت کو کتاب دی گئی اس امت کے علماء نے اختلاف پیدا کیا. تو معلوم ہوا کہ یہ جو اختلاف پیدا کیا ہے یہ لا علمی کی وجہ سے پیدا کیا ہے. نہیں, لا علمی کی وجہ سے تو تب ہوتا, اگر کتاب نہ آتی, انبیاء علیہ السلام نہ آتے تو لا علمی کی وجہ سے اختلاف ہوتا. اب یہاں جو اختلاف ہے لا علمی کی وجہ سے نہیں, بلکہ کس وجہ سے ہے, فرمایا کہ یہ اختلاف کب کیا گیا اور کیوں کیا گیا, دو باتوں کو یہاں اللہ نے جواب دیا. یہ اختلاف کب کیا گیا, من بعد بعد اس کے ما جات البینات, کہ ان کے پاس آ گئیں واضح باتیں. بینات, بینات وہ چیزیں کہ جو بالکل واضح ہوں, جن کے اندر شک و شبہ کی گنجائش نہ ہو. تو میں کہ جب واضح باتیں ان کے سامنے آ گئیں تو اس وقت انہوں نے اختلاف کیا. تو معلوم ہوا یہ اختلاف لا علمی کی وجہ سے نہیں تھا, یہ اختلاف جان بوجھ کے تھا. اور یہ اختلاف کیوں کیا گیا, باغیم بینہم, آپس کی ضد کی وجہ سے. کہ ضد کی وجہ سے کہ اگر میں نے اس کی بات مان لی تو میری حیثیت ثانوی ہو جائے گی اور اس کی فوقیت حاصل ہو جائے گی, لہذا میں اختلاف کروں گا تو مجھے فوقیت حاصل ہوگی. اگر اختلاف کرے گا تو لوگوں کی توجہ ہوگی, اگر اختلاف نہیں کرے گا, تائید کرے گا تو لوگوں کی توجہ کیوں ہوگی. تو باغیم بینہم, آپس کی ضد کی وجہ سے. اب یہاں ایک بات اور قابل غور, کہ انبیاء کرام علیہ السلام جو تشریف لائے نبی علیہ السلام سے پہلے, ان میں سے ہر نبی علیہ السلام کی جو شریعت ہے وہ مختلف ہے. نوح علیہ السلام کی شریعت اور ابراہیم علیہ السلام کی شریعت اور موسیٰ علیہ السلام کی شریعت اور عیسیٰ علیہ السلام کی شریعت اور شریعتیں مختلف. جب شریعتیں مختلف ہیں تو بات یہ ہو گئی کہ اللہ فرما رہے ہیں کہ اختلاف ختم کرنے کے لیے انبیاء علیہ السلام کو بھیجا, لیکن انبیاء علیہ السلام جو تشریف لائے ان کی شریعتیں مختلف ہیں تو اختلاف تو موجود ہے. تو یہ ایک بات ذہن میں رہے کہ ایک ہے کہ ایک آدمی ہے, اس کو صحت چاہیے. صحت بنیادی اصول ہے انسانی زندگی کا. جب انسانی زندگی کا بنیادی اصول ہے تو آنکھ میں تکلیف ہوگی تو دوا آنکھ کی دی جائے گی, کان میں تکلیف ہوگی دوا کان کی دی جائے گی, دل میں تکلیف ہوگی دوا دل کی دی جائے گی. تو لہذا جس دور کے اندر جو بیماری پیدا ہوئی اس نبی علیہ السلام کے ذریعے سے اس بیماری کا علاج بتایا گیا. اب یہ کہا جی دوا جو ہے جی وہ کان, یہ دوائی اور ہے, کان والی آنکھ والی دوائی اور ہے. میرے محترم, وہ آنکھ کی بیماری تھی اس لیے آنکھ والی دوائی دی ہے, یہ کان کی بیماری ہے اس لیے کان والی دوائی دی. ہر دور کے اندر جو شریعت مختلف ہے وہ اللہ تبارک و تعالی نے اس دور کے انسانوں کے مزاج کے مطابق, ان کی بیماری کے مطابق علاج فرمایا. جب نبی علیہ السلام تشریف لائے تو اب نبی علیہ السلام کو جو شریعت دی گئی وہ تمام شریعتوں کا مجموعہ ہے. اس میں صحت کے بنیادی اصول کی بنیاد پر تعلیمات دی گئی ہیں کہ تاکہ کسی قسم کی بیماری بھی ہو تو اس کا علاج اس شریعت سے کیا جا سکے, اس کے اندر جامعیت پائی جاتی ہے. دوسری بات جو یہاں قابل توجہ ہے کہ حضرت یہاں اللہ تبارک و تعالی نے فرمایا ہے کہ یہ اختلاف جو ہے نہیں ہونا چاہیے, ایک بنیاد ہونی چاہیے اور اس بنیاد پر قائم ہوں. ہماری بنیاد قرآن اور حدیث, اس لیے یہ جو ائمہ کرام تشریف لائے ہیں تو یہ اختلافات جو ان کے آپس کے اندر ہیں تو یہ تو اللہ نے ناپسند فرمایا ان اختلافات کو, لہذا تقلید شرک ہے, تقلید حرام ہے, تقلید کو چھوڑنا چاہیے, براہ راست قرآن اور حدیث کی طرف آنا چاہیے. کہ یہاں سے یہ بات معلوم ہو رہی ہے میرے محترم, اگر یہاں سے غور فرما لیں تو بات دوسری معلوم ہو رہی ہے, وہ معلوم نہیں ہو رہی جو آپ فرما رہے ہیں بلکہ آپ کا رد معلوم ہو رہا ہے. کیوں؟ یہاں یہ بات بیان فرمائی گئی ہے کہ یہ جو اختلاف کرنے والے ہیں جن کو کتاب دی گئی ہے, وہ اختلاف کرنے والے کون ہیں؟ اختلاف کرنے والے وہ لوگ ہیں کہ جو جانتے ہیں, موجود ہے. کیا چیز موجود ہے؟ بینات موجود ہیں, وضاحت موجود ہے, واضح احکامات موجود ہیں, واضح احکامات کی نفی کر رہے ہیں. تو کیا یہ ائمہ کرام واضح احکامات کی نفی کرتے ہیں؟ نہیں. یہ واضح احکامات کی نفی نہیں کرتے، یہ اجتہاد کرتے ہیں کس میں کہ جو احکامات واضح نہ ہوں ان کو تلاش کرنے میں یہ اپنی صلاحیتوں کا استعمال کرتے ہیں۔ دوسری بات یہ باغیم بین ہوں کہ آپس کی ضد کی وجہ سے، تو کیا یہ ائمہ کرام رحمۃ اللہ علیہ اجمعین آپس میں ضد رکھتے تھے؟ نہیں، آپس میں ضد نہیں رکھتے تھے، نہ ان کے پیروکار آپس میں ضد رکھتے ہیں۔ تو یہ آپس میں ضد نہیں رکھتے تھے، تو بینات میں انہوں نے مسائل بیان نہیں فرمائے، انہوں نے کہاں مسائل بیان فرمائے؟ جہاں بینات نہیں، واضح نہیں ہے، بات واضح نہیں ہے، وہاں انہوں نے تلاش کیا ہے حکم کو کہ یہاں حکم کیا ہو سکتا ہے۔ اور دوسری بات یہ ہے کہ اس کی بنیاد باہمی ضد نہیں، اس کی بنیاد کیا ہے؟ باہمی تعاون ہے۔ اور یہاں جو اجتہاد کیا گیا ہے تو اجتہاد حق کی تلاش کے لیے کیا گیا ہے، حق کی مخالفت کے لیے نہیں کیا گیا، یہ بنیادی بات ذہن نشین فرمائیں گے۔ دو باتیں میں نے گزارش کی، ایک بات میں نے یہ گزارش کی کہ ائمہ کرام نے جو مسائل بیان فرمائے ہیں آپس میں اختلاف کیا ہے، وہ بینات کا اختلاف نہیں کیا، انہوں نے کیا کہاں اختلاف کیا؟ جب حکم واضح نہیں ہے تو اس کے بارے میں انہوں نے اجتہاد کیا ہے، جب اجتہاد کیا ہے تو اس میں جو اختلاف پیدا ہوا ہے یہ اختلاف بینات کا اختلاف نہیں، یہ اختلاف باہمی ضد کی وجہ سے بھی نہیں۔ تو لہٰذا جب یہ دونوں باتیں اس کے اندر موجود نہیں تو معلوم ہوا کہ یہاں تقلید کی نفی نہیں ہے بلکہ تقلید کی تائید ہے کہ اپنے آپ کو علیحدگی کی طرف مت لے جاؤ۔ اور یہی بات قرآن مجید کی دوسری آیت میں بھی اللہ تعالی نے فرمایا وَمَن يُشَاقِقِ الرَّسُولَ مِن بَعْدِ مَا تَبَيَّنَ لَهُ الْهُدَى۔ اور یہ بنیادی بات اس سے پہلے بھی گزارش کی گئی ہے، پھر ذہن نشین فرما لی جائے کہ جو کچھ اللہ نے نازل فرمایا وہ دو قسم کا ہے، بینات اور ہدا۔ بینات وہ ہے کہ جس میں دلیل کی ضرورت نہ ہو، اور ہدا وہ ہے جس میں دلیل کی ضرورت ہو۔ تو بینات تو بالکل واضح ہیں، تو اللہ تعالیٰ نے فرمایا کہ میں اشاک کہ رسول من بعدی ما تبین لہ الہدیٰ، کہ جس نے رسول اللہ صلی اللہ علیہ وسلم کی مخالفت کی خدا کے تبین کے بعد، خدا وہ بات جس کی وضاحت کی ضرورت ہو، جب وضاحت ہو گئی، وضاحت ہو جانے کے بعد جو مخالفت کرے گا وہ مجرم ہوگا، اس کا انجام جہنم ہوگا۔ اب یہ تبین کیا ہے؟ تبین کیا ہے؟ تبین میں دو چیزیں ہیں، تبین میں پہلی چیز یہ ہے کہ اس بات کی وضاحت ہونی چاہیے کیا یہ چیز ثابت بھی ہے یا ثابت نہیں۔ قرآن مجید ہے، یہ اللہ کا کلام ہے، جب یہ قرآن مجید اللہ تبارک و تعالیٰ کا کلام ہے اس کی ثبوت کی ضرورت نہیں، کیونکہ اس کا چیلنج ہے کہ اگر میں رب کا کلام نہیں تو تم مجھے ایسا کلام بنا کر دکھا دو۔ اور نبی علیہ السلام کی زبان صداقت نے یہ بات فرمائی کہ یہ اللہ کا کلام ہے، تو اس لیے اس کے اندر تحقیق کی ضرورت نہیں کہ یہ اللہ کا کلام ہے یا اللہ کا کلام نہیں، اس کے بارے میں تحقیق کی ضرورت نہیں۔ دوسری بات کہ قرآن مجید کا مفہوم کیا ہے، قرآن مجید کی وضاحت کیا ہے، تو اس کے بارے میں بھی اختلاف پیدا نہیں ہوگا، تو یہ وضاحت کہاں سے معلوم ہوگی؟ نبی پاک صلی اللہ علیہ وسلم کے ذریعے سے معلوم ہوگی۔ اب نبی علیہ الصلوۃ والسلام نے جو ارشاد فرمایا جس کو حدیث کہتے ہیں، تو حدیث کے بارے میں تین تبین ضروری ہیں۔ پہلا تبین کہ کیا یہ نبی علیہ السلام سے اس کی نسبت صحیح بھی ہے یا صحیح نہیں، تو اس کے لیے محدثین کو اللہ جزائے خیر عطا فرمائے کہ انہوں نے پوری تحقیق کی کہ متصل سند کی حدیث کون سی ہے، غیر متصل سند کی حدیث کون سی ہے، کہ شک والی کون سی ہے، گھڑی ہوئی کون سی ہے، ضعیف کون سی ہے، تو انہوں نے اس بارے میں تحقیق فرمائی۔ تو یہ تبین نسبت کا تبین ہے، یہ ضروری ہے۔ دوسرا تبین، دوسرا تبین مفہوم کا تبین، اس حدیث کا مفہوم کیا ہے، کہ اس حدیث کا مفہوم واضح کیا ہے کن حضرات نے، فقہا نے۔ تیسری بات یہ ہے کہ دو حدیثیں ہمارے سامنے موجود ہیں، ان میں آپس میں ٹکراؤ پایا جاتا ہے، جب دونوں میں ٹکراؤ پایا جاتا ہے تو ان میں سے کس کو قبول کریں، کس پہ عمل کریں؟ اس پہ حضرات فقہا مجتہدین نے ترجیح کی وجوہات بیان فرمائیں۔ تو تبین میں تین باتیں ہوں گی، قرآن کا تبین صرف ایک ہے اور وہ ہے مفہوم کی وضاحت، اور وہ ہے نبی پاک صلی اللہ علیہ وسلم سے یا صحابہ کرام رضی اللہ عنہم سے، جنہوں نے نبی علیہ السلام سے براہ راست تعلیم حاصل کی ہے قرآن مجید کی۔ دوسری چیز ہے حدیث، حدیث کے تبین میں تین باتیں ہوں گی، پہلی بات کہ اس کا ثبوت، جو اس کی نسبت نبی علیہ السلام سے کس درجے کی، دوسری بات اس کے اندر یہ کہ اس کا مفہوم، تو مفہوم کون بیان کرے گا، سند کون بیان کرے گا، محدثین، مفہوم کون بیان کرے گا، فقہا، اور تیسری بات ہے تضاد کی شکل میں ترجیح، तो इस तरजीह को कौन बयान करेगा फोकहा, इसमें से एक मिसाल मैं समझने के लिए फराज कर देता हूँ कि एक हदीस है इब्ने मसूद रजी अल्लाह अनहु रफ़ैदैन ना करने की, शुरू नमाज में रफ़ैदैन है फिर रफ़ैदैन नहीं। एक हदीस है इब्ने उमर रजी अल्लाह अनहु की कि रुकू का रफ़ैदैन भी है, रुकू में जाने का रुकू से होना रफ़ैदैन भी है। अब ये बज़ाहिर टकराव है कि मैं क्या करूँ, रफ़ैदैन करूँ या रफ़ैदैन ना करूँ। अब इसमें हज़रात मुज्तहिदीन ने तरजीह का उसूल इख्तियार फरमाया। इमाम आज़म अबू हनीफ़ा रहमतुल्लाह अलैह ने इब्ने मसूद रजी अल्लाह अनहु की रिवायत को तरजीह दी है। क्यों? कि उनका ज़ौक ये था, उनकी पसंद ये थी, उनको ज़िद थी कि मैंने इसकी मुखालफत करनी है। नहीं, उन्होंने जो तरजीह दी है वो किन बुनियादों पर दी है, किन उसूलों पर दी है, उस सिलसिले में सबसे पहली बार कहा कि दोनों रावियों में ये देखना है कि इल्म के लिहाज से बड़ा कौन है। दोनों में इल्म के लिहाज से बड़े इब्ने मसूद रज़ी अल्लाह अन्हु हैं, इसलिए उनकी बात को तरजीह दी जाएगी। आज भी दो डॉक्टर आपसे बात फरमाएं तो आप देखेंगे उनमें टकराव हो, तो देखेंगे जो बड़ा डॉक्टर है वो कौन है, स्पेशलिस्ट कौन है, उसकी बात को तरजीह दी जाएगी। तो इब्ने मसूद रज़ी अल्लाह अन्हु इब्ने रज़ी अल्लाह अन्हु में इब्ने मसूद रज़ी अल्लाह अन्हु आलम हैं, बड़े आलिम हैं, इसलिए उनकी रिवायत रफ़ैदैन न करने को तरजीह दी जाएगी। दूसरा उसूल कि दोनों में से जो नबी अलैहिस्सलाम के ज़्यादा करीब रहा हो उसकी बात को तरजीह दी जाएगी। तो इब्ने मसूद रज़ी अल्लाह अन्हु नबी अलैहिस्सलाम की सोहबत अकदस में 20 साल रहे और इब्ने मसूद रज़ी अल्लाह अन्हु नबी अलैहिस्सलाम का असा और जूती मुबारक संभालने वाले थे। नबी अलैहिस्सलाम के साथ पहली सफ में, हजरत के पीछे पहली सफ में खड़े होते थे। नबी अलैहिस्सलाम के लिए पानी वगैरह का इंतज़ाम इब्ने मसूद रज़ी अल्लाह अन्हु फरमाते थे, इनको कुर्ब हासिल था। इसलिए बाद सहाबा किराम रज़ियल्लाहु अन्हुम फरमाते हैं जो बाहर से आए तो हम इब्ने मसूद रज़ी अल्लाह अन्हु को देखते थे तो नबी अलैहिस्सलाम के घर का फर्श समझते थे। दो बातें। तीसरी बात, इब्ने उमर रज़ी अल्लाह अन्हु से रफ़ैदैन करने की रिवायत भी है, उनसे न करने की रिवायत भी है, और इब्ने मसूद रज़ी अल्लाह अन्हु से न करने की रिवायत है। दुनिया की किसी किताब में उनसे करने की रिवायत मौजूद नहीं। जिसके अंदर एक कैफियत पाई जाएगी उसको तरजीह दी जाएगी, जिसके अंदर दो बातें पाई जाएंगी उसके मुकाबले में एक वाली को तरजीह दी जाएगी। तो इब्ने मसूद रज़ी अल्लाह अन्हु की बात में कतईयत है, इसलिए इनकी बात को तरजीह दी जाएगी। फिर ये कि अपना अमल क्या है, इब्ने मसूद रज़ी अल्लाह अन्हु का अपना अमल अपनी रिवायत के मुताबिक है और इब्ने उमर रज़ी अल्लाह अन्हु का जो अमल है वो अपनी रिवायत के मुताबिक नहीं, अपनी रिवायत के ख़िलाफ़ अमल उनसे मरवी है। तो इसलिए जिस सहाबी रज़ी अल्लाह अन्हु का अमल अपनी रिवायत के मुताबिक होगा उसको तरजीह दी जाएगी, इसलिए इब्ने मसूद रज़ी अल्लाह अन्हु की रिवायत को तरजीह दी जाएगी। फिर ये कि इब्ने मसूद रज़ी अल्लाह अन्हु के तमाम शागिर्द इस अमल पर मुत्तफिक हैं और इब्ने उमर रज़ी अल्लाह अन्हु के तमाम शागिर्द इस अमल पर मुत्तफिक नहीं। तो लिहाजा जब तमाम शागिर्द मुत्तफिक हैं तो उसके अंदर कतईयत पाई जाती है, जिसमें तमाम शागिर्द मुत्तफिक नहीं उसके अंदर जो है इख्तिलाफ़ की कैफियत पाई जाती है। तो इसलिए उस रिवायत को तरजीह दी जाएगी जिस पे तमाम शागिर्दों का इत्तेफाक होना चाहिए। फिर उसके बाद ये है कि नमाज का ज़ाबिता, नमाज का ज़ाबिता क्या है। अल्लाह ताला ने कुरान मजीद ने इरशाद फरमाया कि कुरान मजीद में ये बात इरशाद फरमाई कि नमाज का ज़ाबिता है खुशू सुकून, हरकात से बचना। एक में हरकत है, एक में हरकत की नफी है, सुकून है। तो लिहाजा जब टकराव पाया जाएगा, अगर हरकत अकेली हो तो फिर हरकत को इख्तियार किया जाएगा, हरकत अकेली ना हो, सुकून हरकत में टकराव हो, तो फिर तरजीह होगी सिफत को, सुकून को तरजीह दी जाएगी। तो रफ़ैदैन करना ये हरकत है, न करना सुकून है। तो लिहाजा टकराव है तो सुकून को तरजीह दी जाएगी, इसलिए रफ़ैदैन नहीं किया जाएगा। फिर उसके बाद है नमाज का ज़ाबिता, ये नमाज की बुनियादी सिफत थी। अब नमाज का ज़ाबिता, नमाज का ज़ाबिता क्या है। नमाज का ज़ाबिता यह है कि जिस्म की कोई हरकत ज़बान की हरकत के बग़ैर नहीं। आप शुरू में दोनों हाथ ऊपर से उठाते हैं, रफ़ैदैन करते हैं, तो यहाँ ज़बान की हरकत मौजूद है, अल्लाहु अकबर। आप रुकू फरमा रहे हैं, यहाँ ज़बान की हरकत मौजूद है, अल्लाहु अकबर। आप रुकू से कोमे में आ रहे हैं तो यहाँ ज़बान की हरकत मौजूद है, समी अल्लाहु लिमन हमीदा। आप सजदे में जा रहे हैं, ज़बान की हरकत मौजूद है, अल्लाहु अकबर। ऐसे आप देखते रहें पूरी नमाज के अंदर। जब आप नमाज को मुकम्मल फरमा रहे हैं, अपना चेहरा दाएं तरफ फेर रहे हैं, ज़बान की हरकत मौजूद है, अस्सलामु अलैकुम व रहमतुल्लाह। और बाएं तरफ आपने चेहरा फेरा तो आपकी ज़बान की हरकत मौजूद है, अस्सलामु अलैकुम व रहमतुल्लाह। तो पूरी नमाज में कोई मकाम नहीं जहाँ जिस्म की हरकत ज़बान की हरकत के बग़ैर हो। अब आप रुकू में रफ़ दैन करना चाहते हैं तो इसमें दो हरकतें हो गई, रफ़ दैन भी और रुकू भी। तो अल्लाह अकबर कितनी दफ़ा है? अल्लाह अकबर एक दफ़ा है, तो मालूम हुआ कि इनमें एक हरकत इजाफी है, एक हरकत जो है बुनियादी है, और रुकू जो है वो बुनियादी हरकत है, तो इसलिए रफ़ दैन जो है ये इजाफी हरकत है, इस हरकत को छोड़ दिया जाएगा। नमाज के ज़ाब्ते के लिहाज से ये हरकत ज़बान की हरकत के बगैर है, तो ज़बान की हरकत के बगैर है इसलिए इसको छोड़ दिया जाएगा। तो इससे यह बात मालूम हुई कि आइम्मे किराम रहमतुल्लाह अलैहिम अजमईन ने अपनी राय को दाखिल नहीं किया, बल्कि उन्होंने तहकीक करके नतीजा जो है वो निकाला है। इसलिए नबी अलैहिस्सलाम ने फरमाया कि जो मुज्तहिद इज्तिहाद करेगा, अगर उसका इज्तिहाद सही है या गलत है, यह कब मालूम होगा? यह मालूम होगा क़यामत के दिन। और जिसका इज्तिहाद सही है अल्लाह उसको दो अजर अता फरमाएंगे, और जिसका इज्तिहाद गलत होगा क्या अल्लाह उसको सज़ा देंगे? फरमाया नहीं, अल्लाह तबारक व तआला उसको भी एक अजर अता फरमाएंगे कि तूने इसमें इज्तिहाद किया है, तो अल्लाह उसको एक अजर। मगर किसको? कि जो मुज्तहिद होगा, इज्तिहाद करने की सलाहियत रखता होगा, मुझ जैसा नहीं, आप जैसा भी, बेअदबी की माफ़ी के साथ, आप जैसा भी नहीं, तो मुज्तहिद का होना ज़रूरी है। अगर मुज्तहिद इज्तिहाद करेगा, इज्तिहाद में गलती होगी तो एक अजर तब भी उसको मिलेगा, अगर इज्तिहाद सही होगा तो दो अजर मिलेंगे। अब यहाँ मेरा और आपका क्या बनेगा? हम किसी इमाम की तकलीफ कर रहे हैं, हो सकता है उस इमाम का इज्तिहाद गलत हो, उस मामले में इज्तिहाद गलत हो, दूसरे इमाम का सही हो, तो फिर जो पैरवी करने वाले हैं उनमें क्या होगा? उसका ज़ाबिता बुखारी शरीफ की पहली हदीस में आ गया कि इन्नमल आमालु बिन्नियात, आमाल पे जो अजर व सवाब है वो नियत की बुनियाद पर है। तो मैं क्यों मुज्तहिद की पैरवी कर रहा हूँ? मैं इसलिए पैरवी कर रहा हूँ कि मैं नफ्स परस्ती से बच जाऊँ। और जो जिस मुज्तहिद ने इज्तिहाद किया उसका इज्तिहाद सही है, उसका पैरोकार क्यों कर रहा है उसकी पैरवी? इसलिए कर रहा है कि नफ्स परस्ती से बच जाऊँ और सही अमल करने वाला हो जाऊँ। तो दोनों मुकल्लदीन की नियत, दोनों मुकल्लदों की नियत एक है, इसलिए इन दोनों का अजर एक होगा। तो इन दोनों को अल्लाह तबारक व तआला अजर अता फरमाएंगे, क्योंकि दोनों नफ्स परस्ती से बचना चाह रहे हैं, दोनों की नियत एक है, तो इनके अजर में फ़र्क नहीं होगा, जो मुज्तहिद है उनके फ़र्क होगा। इसलिए मेरे मुज्तहिद की अगर कोई इज्तिहादी गलतियाँ भी हैं तो उसकी वजह से मेरे अमाल के अंदर अजर सवाब की कोई कमी बाकी नहीं होगी। तो ये बात जो है जेन नशीन फरमा लीजिए। तो बगजम बई ना हूँ कि इनका इख्तिलाफ़ बाहमी ज़िद की वजह से नहीं, और इनका जो इख्तिलाफ़ है वो बैजीनात के मुकाबले में नहीं। तो ये दो चीज़ें जहन में रहेंगी तो इंशाल्लाह तकलीफ के बारे में इश्काल पैदा नहीं होंगे। अल्लाह मुझे भी आपको भी सही फाम सही अमल की तौफीक अता फरमा दे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौम अद्दीन। अल्लाहुम्मा सल्लि व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व बारिक व सल्लिम। اللهم إنا نسألك رضاك بالجنة ونعوذ بك من غضبك والنار يا حي يا قيوم برحمتك نستغيث اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات إنك أنت الغفور الكريم إنك أنت الغفور الرحيم رب اغفر وارحم وانت خير الراحمين اللهم أيد أمير المؤمنين والمجاهدين اللهم انصرهم ولا تنصر عليه إنك أنت على كل شيء قدير اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت صحاب النبي صلى الله عليه وسلم فتقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما سأل منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا رب العالمين.